नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत किमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी तपाईंलाई सुबिन भट्टराईको उपन्यास सायाको वाचन सुनाइरहेका छौं। सायाको वाचन गएको साता हामीले तेस्रो श्रृंखलासम्म तपाईंलाई वाचन गरेर सुनायौं। समरलभमा मूल झैं रहेकी सायाले यस उपन्यासमा आफ्नो कथा भन्छन् आफ्नै शब्दमा। उनको कथाले झन धेरै प्रश्न उब्जाउँछन् जसको उत्तर दिन उपन्यासको कठघरामा अतीत र सुस्मिता उपस्थित हुन्छन् र पटाक्षेप हुन्छ प्रेमका विविध रंगहरू। सुबिन भट्टराईको उपन्यासको साया तेस्रो श्रृंखलासम्म आइपुग्दा सुस्मितासँग पटक पटक सायाका कुरा भइरहेका छन्। अब के हुन्छ सुनौ सायाको चौथो श्रृंखला पृष्ठ 64 धुवासरी उड्यो हुन्थ्यो मनको पीर व्यथा, मेरो दिन बित्छन् कस्तो मिस्टुरीलाई के थाहा। एउटा चुरोट झिकेर पर्खर सल्काएकी थिएँ, भुइँमा लम्पसार सुतेर फोक्सोबाट निस्केको धुवा बाहिर फ्याँकिरहेथे। त्यो सरर र माथि उड्थ्यो। स्विमिङ पुलमा कोही मान्छे हातखुट्टा फ्याल्दै अगाडि बढिरहे चाहिँ मलाई धुवाको त्यस कोरियोग्राफीले लोभ्यायो। कोठामा एक्लै थिएँ, नजाने त्यस दिन किन हो धुवासँग बात मार्न मन लाग्यो। मोबाइल बज्यो, मलाई एकछिन अझै केही बोल्न मन थियो धुवासँग। सायद अन्तस्करणमा उड्ने इच्छा जागेको हुँदो भुइँमा बजेको मोबाइल फोनको रिङटोन मन परेन। मन नपरी नपरी उठाए, फोन सुस्मिताको थियो। दिउँसो किन फोन उठाएन सुस्मिता, हेलो भनिसकेपछि यही प्रश्नले कुराको शुरूआत गरे। सोध्न मन अर्कै कुरा हुँदा हुँदै उठ्ना साथ सुस्मितालाई फोन हानेको थिएँ, तर त्यो फोन उठेको थिएन। अतीतको बेडरूममा हुँदा सायद ऊ मेरो फोन उठाउँदिन, मेरो मस्तिष्कले यही तितो वास्तविकतालाई हुर्काएको थियो। बजार गएकी थिएँ दिदी, उसले उत्तर दिए। सरसँग यो सोद्धा मेरा दारा किटिएका हुँदा हुन्। अँ कति सजिलै अँ भने उसले। ऊ किन झुट बोल्दिन, किन भन्दिन मलाई उनीहरू बीच केही भएको छैन, किन लुकाउँदिन नग्नता, किन मलाई आश्वासन दिलाउँदिन, किन मेरा प्रत्येक प्रश्नको सिधा सिधा जवाफ दिन्छ। उसलाई थाहा हुँदो यस्ता कुराहरूले मलाई पोल्छ दुख्छ छटपटी दिन्छ, तैपनि ऊ सबै सबै कुरा कट्याक कुटुम नराखी सत्य बोलिदिन्छ। जतिसुकै ओकालत गरौं, कहिलेकाहीँ आफ्नै मनलाई निसाफ दिनबाट चुप्तो रहेछ सत्य। अनि सोधे अतीतलाई कुनै रोग लागेको छ? छैन त दिदी, सुस्मिता भन्छे तन्दुरुस्त नै हुनुहुन्छ। अतीत तन्दुरुस्त रहेछ, तर त्यो फेसबुकको नाटक के सब नौटंकी। मलाई अतीतसँग झन रिस उठ्यो। एक दिन एकदमै पीड़ाका स्वर लिएर सुस्मितालाई सोधे, अतीत मलाई कतिको मिस गर्छ सुस्मिता, आजकल त त्यति कुरै गरौन दिदी। मेरो अनुहार एकाएक कुच्चियो, आगोमा परेको प्लास्टिक चाहिँ सत्तो नकुच्चियोस् भन्ने प्रयास गरे तर सकिन। झन कुच्चिँदै गयो मेरो नियन्त्रण बाहिर, तर बन्द कोठामा आफ्नो अनुहार देखाउनु कसलाई छ र, आफैसँग अप्ठ्यारो मान्नुको के अर्थ। म दिनदिनै गल्दै थिएँ, क्रमशः भरभराउँदो आगोबाट धिप धिप हुँदै थिएँ, अनि त्यसपछि कोइला र खरानी भइरहेको थिएँ, चक्किँदै थिएँ। अब खरानीबाट एउटा भरभराउँदो आगो हुन सम्भव नै थिएन। आत्मविश्वास ममा थिएन, मेरो आत्मा अतीत थियो, कसरी रह्यो त आत्मविश्वास। लडेकी थिएँ मरेकी होइन। त्यसै बीचमा अतीतले आफू पनि नर्वे आउँछु भन्यो, मलाई अनायास रिस उठ्यो। अब के खोज्न आउँछ ऊ नर्वे, म मिल्काउँदै टिप्दै गर्ने कुनै जिनिस त होइन नि। म आफ्नो कुरामा दृढ भइसकेकी थिएँ, बाबालाई वचन दिइसकेकी थिएँ, सुजनसितको सम्बन्ध विस्तार गर्ने अठोट गरिसकेकी थिएँ। अब पग्लनुहुन्न मैले निर्णय लिइसकेकी थिएँ, त्यसैले वर्षक उसलाई रोक्ने प्रयास गरेँ, तर ऊ मानेन, उसले निर्णय लिइसकेको थियो। के गर्ने, उसँग कसरी भाग्ने, नभागी सुखै थिएन। ऊ आए मेरो घाउ बल्झन्थ्यो, त्यो ऊ बुझ्दैन या बुझपछ आउँथ्यो। धेरै सोचे, रुम सिफ्ट हौ कि के गरौँ, तर उसलाई मेरो रुम थाहा थिएन किन सिफ्ट हौ। त्योभन्दा बरु सिम नै चेन्ज गरेँ भने ऊ सम्पर्कविहीन हुन्थ्यो। फेसबुकमा पनि उसलाई च्याटमा नदेखिने बनाइदिए। बाहिर फेर निस्कन त्यति मन लाग्दैनथ्यो, निस्कने कुरै भएन। तर पनि ओस्लोमा एउटा नेपालीले अर्को नेपाली खोज्न चाहेमा ढिलो चाँडो सकिन्थ्यो, यो मलाई थाहा थियो। अतीत कुनै पनि बेला मलाई खोज्दै खोज्दै आइपुग्नेछ भन्नेमा म विश्वस्त थिएँ। यहाँ त देशै छोडेर हिँड्नु पर्थ्यो, त्यो मैले गर्ने कुरै भएन। प्रेम र वैवाहिक सम्बन्धबाट नराम्ररी हारिसकेकी थिएँ। अब आफ्नो क्यारियरमा पनि पछारिएँ भने मेरो जीवन यसै बर्बाद हुन्थ्यो, पूरै अँध्यारो हुन्थ्यो। त्यसैले ऊ आउने प्रतीक्षा सधैँ रहिरह्यो। उसलाई फेस गर्छु भन्ने दृढता मनमा नै राखिराखेँ। हामी जुन चिजबाट ज्यादा भाग्छौँ त्यही चिजले सबभन्दा धेरै हामीलाई लखेट्छ। बरु फेस गर्ने नै, भागे हजारचोटि लखेटिन्छ, फेस गरे एकचोटि लडिन्छ। डर र त्रासको मुटु र माहौल लिएर हजारौं लखेटाइमा पर्नुभन्दा मैले एकचोटि लड्ने साहस जुटाएँ र लागिरहे आफ्नो कर्ममा निरन्तर। बुलबुल पब्लिकेशन उपन्यास, कथा, गजल लगायतका विधाका गुणस्तरीय पुस्तकहरू प्रकाशनका लागि बुलबुल पब्लिकेशन नयाँ लेखकहरूलाई विशेष प्राथमिकताका साथ बुलबुल पब्लिकेशन प्राइभेट लिमिटेड काठमाडौँ। फोन नम्बर 98230-37359 98230-37359 बुलबुल पब्लिकेशन, बुलबुल पब्लिकेशन। सायाका कुरा सकिए, झरी थामिएको थियो, वातावरण भने ओसिलो थियो। बसन्तपुर परिसरमा भीड़भाड़ र हल्ली खल्ली भने अघिभन्दा बढ़ेको थियो। साँच पर्न लागेको समय, अब पनि के सबै दोष मैमाथि दिनुहुन्छ? सायाले टेबलमा रहेको सूर्य चुरोटको बट्टाबाट एउटा चुरोट झिक्दै भने, सबै दोष तिमीमाथि पहिला पनि कहाँ थोपरिएको थियो र? मैले भने, तिमी त्यसरी नबुझन साया। मैले के गर्नु पर्थ्यो त्यो त म जान्दिनँ, सायाले धुवाँ फालिसकेपछि भने। तर त्यस बेला जुन मानसिक स्थितिबाट गुज्रेको थिएँ नि, जे ठिक लाग्यो त्यही गरे। तर साया, मैले भने, एकपटक अतीत समक्ष नै ती सबै कुरा राखेकै भए हुन्थ्यो नि। कुन विश्वासको आधार पक्रेर उसलाई विश्वास गरी यी कुरा राख्नु? साया अलिक जोसी, तपाईँ फेरि पुरुषवादी सोचमा सीमित भइहाल्नुभयो होइन? होइन साया, तिमी किन यस्तो सोच्छौ? अनि के त साया भन्न लागि, आखिर अतीत आफैले सुस्मितासँगको सम्बन्धका बारेमा म समक्ष आएर ओकल्यो कि ओकलेन? त्यो त हो, तर मलाई बोल्न दिइन, आफै भने। तर उसले सब सत्य कुरा भन्यो, त्यसैले मैले उसलाई माफी दिनु पर्थ्यो। यही होइन तपाईँले भन्न खोज्नु भा? होइन साया, मैले भने, सुस्मिताका सबै कुरा आँखा चिम्बेर किन विश्वास गर्यो? मैले विश्वास गरेर गल्ती गरेँ त, उसले भने। त्यो विश्वास गर्नु सही रहेछ भन्ने कुरा त पछि अतीतका कुराले नै पुष्टि गरेन र? के जवाफ दिउँ? सायाको कुरा सही थिए, उसले अतीत समक्ष नै ती सब कुरा राखेको भए पनि आखिर अतीतले गल्ती गरिसकेको थियो। दोष कसको त उसो भए? अतीतका कुरा सुन्दा ऊ ठिक छ भन्ने लाग्थ्यो, सायाको कुरा पनि आफ्नो ठाउँमा ठिक थियो। उसो भए सुस्मिता, अतीतले नै स्वीकारेको छ उसले सुस्मितासँगको सम्बन्धबारे। मन पनि रनभुल्लमा पर्यो, कसरी मिल्छ यिनीहरूको कुरो? के तत्त्वले निरुबीचको फाटो हटाउन सकिन्छ? सोच्न थाले। के सोचमा डुब्नुभयो? सायाले भने, तपाईँलाई कुनै करकाप छैन, तपाईँ मेरा सबै कुराको विश्वास गर्नु। त्यसो होइन साया, मैले भने, आफ्नो पात्रमाथि लेखकले विश्वास नगरेर त सुखै छैन। व्हाट? साया आश्चर्यचकित मुद्रामा ओठमा किञ्चित हाँसो सोरेर भन्न लागि, के हामी तपाईँका लागि पात्र मात्र हौ? यसपालि मै पनि हाँसे, भने, पात्र मात्र भएको भए यसरी तिमीसँग बहस किन गर्थ्यो र? तिमीहरू मेरा लागि के हो त्यो समयले बताउला। एकचोटि फेरि कफी खुवाई, लास्ट कफी, सायाले भने। मैले सहमतिमा टाउको हल्लाएँ। उसले नै वेटरलाई बोलाएर दुईटा कफी अर्डर गरे। वेटरले अर्डर लिएर गएपछि मैले सायालाई भने, अनि सुजन, सुजनसँग अब नर्वे फर्केपछि इन्गेजमेन्ट हुँदैछ, सब फिक्स भइसक्यो। यसो भनिरहँदा उसको ओठमा छिछुलेर आएको फिक्का आँसुलाई पक्रिहाले र यसो भन्ने हिम्मत गरे, यदि तिमीहरू बीचको मिसअन्डरस्ट्यान्डिङ क्लियर भयो भने मेरो दोस्रो इच्छा पूरा हुन्छ। साया एकपटक हाँसी, त्यो पोसिबल छैन भने। मैले आफ्नो घरमा बाबालाई वचन दिइसकेको छु। म केही बोलिन। मलाई लाग्यो ऊ त्यस समयमा केही लचिलो हुन सक्ली। मैले उसँग सुस्मिताको फोन नम्बर मागे। उसको कुनै प्रश्न नगरिकन तुरन्तै नम्बर दिए। बज्र क्याफेको एउटा लामो बसाइ पश्चात साया र म छुट्टियौं। कोठामा आए, मन रोटेपिङ भयो, चक्कर आउन्जेल घुमिरह्यो। लेखक हुनु पनि कहाँ सजिलो छ र मलाई। साया, अतीत अनि सुस्मिता चकचकी केटाकेटी चाहिँ मस्तिष्कमा खुर्रेर दौडिरहे। सायासँग सुस्मिताको नम्बर मागेको थिएँ, फोन लगाएँ। फोन अफ थियो। अर्को दिन फेरि प्रयास गरेँ, अफै थियो। चार पाँच दिनसम्म लगातार फोन लगाएँ, फोन अफको अफै थियो। अतीतलाई एउटा मेल सेन्ड गरेँ, कतै उसलाई सुस्मिताका बारेमा केही जानकारी छ कि भनेर। एक हप्ता कुरेँ तर उसको कुनै रिप्लाई आएन। जे पर्ला पर्ला आँट गरेर धनगढी हानियो जस्तो लाग्यो। सुरुमा आँट जुटाउन सकिन। जेसुकै होस्, मलाई के को टाउको दुखाई, बित्थामा अर्काको समस्यामा परेर मलाई के। त्यसपछि सुस्मितालाई भेट्ने योजनालाई योजनामै सीमित गराइदिए। तर पछि के केले हो म जान उक्से। सुस्मिताले सायद आफ्नो नम्बर चेन्ज गरेकी होली, त्यसैले सजिलै उपलब्ध हुन सकिन। अतीतको धनगढीको अफिस पत्तो लगाउन गाह्रो थिएन। त्यहाँ पुगे सुस्मिता भेटिहाल्थे। एकपटक उसका कुरा धुत्न पाए सब कुरा छर्लङ्ग हुँदो। गए नयाँ बस पार्क अर्को दिनको टिकट लिनलाई भनेर। तर त्यहाँ गएपछि बुझियो कैलाली बन्द रहेछ। हरेक दिन फोन गरेर सोध्थे, बन्दको बन्दै। तीन दिनपछि मात्र खुलेको जानकारी पाएँ। तर फेरि कुनै पनि बेला बन्द हुन सक्छ भन्ने हल्ला पनि व्याप्त थियो। जोखिम लिएर हिँडे। भोलिपल्ट धनगढी पुग्न साथ कतै केही नहेरिकन सिधै अतीतको अफिस गए। निश्चारेर परेको थियो। एउटा छाता बोकेको थिएँ, थिएन। ठाउँ ठाउँमा भिजेको थिएँ। बाटो पनि पुरै हिलै हिलो थियो। हिँड्दाखेरि त्यही हिलो उछिटिएर मेरो कालो रङको प्यान्टको आधा जति भागसम्म हिलोका छिट्टाहरू आफ्नै जुत्ताले उछिटिएर लागेको थियो। धनगढीमा आफन्त पनि कोही थिएनन्। झोला बिसाउने ठाउँसम्म थिएन। तैपनि पहिला कुनै होटल खोजेर झोला बिसाउनु थियो। तर आफ्नै कामको हतारोले आफूलाई काम बाहेक अन्य केही कुरामा मन लगाउन दिएन। उसको अफिसभित्र छिर्ने बेलामा आफैलाई देखेर लाज लाग्यो। म यो कहाँ के गरिरहेछु झैँ लाग्यो। एउटा अपरिचित केटीलाई भेट्न पूरा रात बसमा बसेर यति लामो दूरी पार गरेर म धनगढी पुगेको थिएँ। मान्छेले सोधे भने के भन्लान् मलाई। उसको अफिसको गेटमा छिर्दा मन नमजाले चुकचुकाइरहेको थियो। के भनेर सुस्मितासँग फेस गर्ने, कसरी सुरु गर्ने कुरा। के ऊ मसँग उग्रेली, मेरा प्रश्नहरूको ठिक ठिक जवाफ दिली। जे हो वास्तविकता त्यही भन्छु, केही लुकाउन्न। यही सोचेर म उनीहरूको अफिसमा पूरै आत्मविश्वास साथ छिरे। छिर्नासाथ रिसेप्सनमा एउटी केटी कम्प्युटरको माउससँग खेलिरहेको देखे। सायद सुस्मिता त्यही हुनुपर्छ। केटी केही गाउँ गोरी, लाम्चो अनुहार, थेप्चो नाक, कहिलो कपाल भएकी थिए। म उसको अगाडि परेर भने, सुस्मिताजी, हजुरले कसलाई खोज्नुभयो होला। उसले माउसबाट आफ्नो हात झिके अनि अनुहार मोनिटरबाट पुरै मतिर मोडेर भने, तपाईँलाई नै। मैले सोधेँ, तपाईँ सुस्मिताजी होइन? सरी, म सुस्मिता होइन त। मलाई ऊ सुस्मिता नभएकोमा ग्लानी भयो। मलाई ग्लानी भयो आफू ओभर स्मार्ट भएर उसलाई सुस्मिता भन्ने ठानेकोमा। मैले भने, सुस्मिता जो यहाँ अगाडि रिसेप्सनिस्ट हुनुहुन्थ्यो, म उहाँलाई खोज्न आएको। उसले मलाई ठ्याक्कै आफू बसेको दायाँतिरको क्याबिन देखाउँदै भने, ऊ त्यो क्याबिनमा भएको सरलाई सोध्नुहोस् न एकपटक। म गाला रातो पारेर उसलाई सरी भन्दै उसले देखाइदिएको क्याबिनतिर गयो। क्याबिनमा थियो रामप्रीत र अरू दुईजना स्टाफ। रामप्रीतलाई चिन्न मैले भूल गरिनँ। उसलाई त्यही कोठाको एउटा गोप्य कुनो सिर्जना गरेर सोधेँ सुस्मिताका बारेमा। उसले मलाई यथार्थ विवरण सुनायो। सुस्मिता सिद्धार्थ बैंकमा काम गर्न थालिछ। देरी भइसकेको रहेछ उसले त्यो अफिस छाडेको। धन्न रामप्रीतलाई जानकारी रहेछ, नत्र मेरो यो यात्रा सब व्यर्थ जानेवाला थियो। रामप्रीतसँग छुटिएर म लागेँ सिद्धार्थ बैंकतर्फ। पानी परेको परे थियो, रिक्सा चढेर झन् भिज्न मन लागेन, पैदलै हिँडे। त्यतिकैमा एउटा रिक्सावाला छेउमा आएर कहाँ जाने भन्ने सोध्यो। मैले पहिलोचोटि आफू भिजेर यात्रा गर्न नचाहेको भन्दै रिक्सावालालाई पुरै इग्नोर गरेँ। उसले पुनः दोस्रोपल्ट नभिजाइ लैजाने भन्दै रिक्साको हुड उगार्यो र सिट पुछिदियो। मलाई रिक्सावालाको माया लागेर आयो। उसको आग्रह टार्न सकिनँ, चढेँ रिक्सा। तर उसले भनी बमोजिम पानीबाट पुरै जोगिन सकिनँ। भिज्यो नि त दाई, मैले अलिअलि आफ्नो शरीरमा चुहिएको पानी पन्छाउँदै भने। उसले भन्यो, हजुर अलिअलि त छाती ओढेर हिँड्दा पनि भिजिहाल्नुहुन्थ्यो नि। बैंक अगाडि रिक्सा रोकियो, पैसा दिएर बैंक छिरे। गार्डलाई सोधे, तर अफसोस सुस्मिता त्यस दिन छुट्टीमा रहेछ। घर उसलाई थाहा नभएको बतायो। त्यसै दिक्क लागेर आयो। सारा प्लान चौपट, के गरौंको द्वन्द्वमा फसे। अल्छी मान्दै त्यहाँबाट निस्के। बाहिरपट्टि त्यही अघिको रिक्सावाला तैनाथ थियो। जाउँ साथी होटल, मैले रिक्सावालालाई भने। ऊ खुसी हुँदै फेरि सिट साफ गर्न थाल्यो। रिक्सामा जाँदै गर्दा मैले योजना भएन, भोलिपल्ट सुस्मितालाई फर्स्ट आवरमै भेटेर दिउँसो 3 बजेतिरको बसमा काठमाडौँ फिर्ता हुने। साथी होटलमा गएर त्यस रात आराम गरे। पानी घट्ने नामै लिइरहेको थिएन, बरु अझ बढ्दो थियो। बाढी पहिरोका समाचार मीडियामा छ्यापछ्याप्ती थिए। भोलिपल्ट सुस्मिता फेला परी। उसको अफिस पुग्दा यस्तै 11 बजेको थियो। अघिल्लो दिन देखियो कि केटीभन्दा त्यो सुस्मिता अलिक डल्ली डल्ली गोलो अनुहार भएकी, तर गोरी केटी थिए। उसको आँखा एकदमै चञ्चल प्रकृतिका ठूल्ठूला, जो कोहीलाई पनि लोभ्याइहाल्ने खालका। तिनमा बडो लोभ लाग्दै पाराले गाजल लगाइएका थिए। दायाँ गालामा अलिअलि पिम्पल थिए, तर ती उसको सुन्दरतामा कुनै किसिमको खलल पुर्याउने कोटीका थिएनन्। उसलाई नढाँटी आफ्नो परिचय दिए र भेट्नुको उद्देश्यबारे तुरन्तै खुलाइहाले। उसले दिउँसो 3 बजे यता आफूलाई फुर्सद नहुने बताए। एकपटक मैले रिक्वेस्ट नै गरेँ, तर 3 बजे यता केही गरे पनि फुर्सद नभएकै बताए। बरु 3 बजेपछि म तपाईँलाई जति भन्नुहुन्छ त्यति नै समय दिन तयार छु, मुस्कुराउँदै भने। मानौ म उसको कुनै क्लाइन्ट नै हुँ। ठिकै छ, आफ्नै मनलाई सम्झाएँ। आजको साटो भोलि फर्कन्छु काठमाडौँ, यत्रो दिन त धैर्य राखियो। 3 बजेसम्म के गर्ने? गएँ साथी होटेलमा र सुतेँ एक निद्रा, र सभा 3 आफूलाई ठ्याक्कै सुस्मिताको अघिल्तिर पाएँ। श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला। सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क। कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी सुबिन भट्टराईको उपन्यास सायाको 4 श्रृंखला वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौ। रंगी सारी मारे नजरिया सबरिया रे मोहे मारे नजरिया सबरिया। तपाईले मलाई दोषी देख्नु भयो हैन, ठीक छ, त्यो तपाईको अधिकारको कुरा हो, तर म आफूलाई कुनै कोणबाट पनि दोषी देख्दिन। त्यसो त अपराध गर्ने प्रत्येक अपराधीसँग आफ्नो अपराधको स्पष्टीकरण हुन्छ, मेरा स्पष्टीकरणहरूलाई पनि त्यही कोटीमा लगेर राखिदिन सक्नुहुन्छ। तर निर्दोष दोष, निरपराध अपराध, असल खराब, यी सब सापेक्षित कुरा हुन्। व्यक्ति पिच्छेका आँखा र मस्तिष्कले आफ्नो विश्लेषणको चस्माले हेर्ने कुरा हुन्। कुनै निश्चित फित्ता वा कसी छैन जसले यी सापेक्षित कुराहरूको मापदण्ड निर्कुल गर्न सकेको होस्। आफैलाई पनि नढाँटी भन्नुपर्दा म अतीत शर्मासँग पहिलेदेखि प्रेममा परिसकेकी थिएँ। के यो कुनै अपराध हो? मलाई कसरी थाहा होस् उसकी साया एक दिन नर्वेबाट आउनेछ र उसँग बिहे गर्नेछ? के म आफूभित्र पलाएको प्रेमलाई स्थानिक सम्भावनाहरूको तराजुमा जोखेर निश्चित गर्ने वा नगर्ने भनेर नियन्त्रणमा राखौं? यसरी पनि प्रेम हुन्छ? यसरी प्रेम हुने भए संसारमा प्रेमबाट कुनै पनि किसिमका समस्या आउँदैनथे होला, कोही विचलित हुँदैनथ्यो होला, कसैको घर उजाडिँदैनथ्यो होला, कसैको मन तोडिँदैनथ्यो होला, कोही आत्महत्या गर्दैनथ्यो, कोही बौलाउँदैनथ्यो। प्रेम मान्छेको नियन्त्रण बाहिर हुन्छ, बुझाइभन्दा बाहिर, व्याख्या विश्लेषण परिभाषा आदिभन्दा धेरै माथि छ प्रेम। भयो प्रेम, नापतौल तर्क वितर्क मीमांसा विश्लेषण केही हुन्न। जब प्रेम हुन्छ, जब प्रेम हुन्छ, तब मात्र प्रेम हुन्छ। मेरो अफिसको सेकेन्ड म्यान भएर अतीत धनगढी आयो। मलाई पहिलो भेटमै ऊ मन पर्यो, तर यसको माने यो थिएन मलाई तत्काल उचाइयो। मेरो चाहना यो भएन कि अतीत मलाई तुरन्तै स्वीकारोस्। म भित्र अतीत शर्मालाई प्राप्त गर्ने होड या अभिप्सा त्यस्तो केही थिएन। परैबाट हेर्थे, परैबाट चाहना गर्थे। कमसेकम त्यो बेला मलाई अतीतले फुटेको आँखाले हेर्ला भन्ने झिनो आश पनि थिएन। कहाँ ऊ मेरो अफिसको हाकिम, पढे लेखेको सहरीय मान्छे, कहाँ म कम पढेकी गँवार जो उसको अफिसकी मामुली रिसेप्सनिस्ट थिएँ। भन्नुहोस् त, कसरी हास गर्न सक्छु म उसको प्रेम? हो, मैले उसको प्रेम आश गरिनँ, तर म निराश पनि भइनँ। निराश हुनु नै पो किन? जहाँ आशा हुन्न त्यहाँ के को निराशा? हो, मैले उसको प्रेमको आश गरिनँ, तर म निराश पनि भइनँ। मन पासवर्ड जस्तै गोप्य हुन्छ, यसर्थ आफूभित्रको गोपनीयता आफैमा राखेकी थिएँ, तिनलाई कतै पोख्नु थिएन। तर मैले बुझेको एउटा कुरा नि, मनका भेदहरू गद्दारी गरेर छचल्काइदिन्छन् आँखाहरू। आँखामा रुद्रघण्टी हुँदैन, त्यसैले जे बित्छ मनमा सबै ल्याएर छ्यापछ्याप्ती बताइदिन्छन् आँखाहरू। अतीतलाई प्रेम गर्यो मेरो मनले, तर आँखाले ईर्ष्या गर्थ्यो, मलाई डर थियो, त्यसैले मैले उसँग कहिले आँखा जुदाएर हेर्ने हिम्मत गरिनँ। उसको सामुन्ने पर्दा चोरी पक्रिन्छ कि भन्नेमा खुब चनाखो भइरहेँ। उसको आँखामा हेर्नु र घामतिर टड्काएर हेर्नु उस्तै लाग्थ्यो। मान्छेको जात पनि अजीब हुन्छ, जुन कुरा आफ्नो बसमा हुन्न त्यही कुराको पछि लाग्न मन लाग्ने। अतीत मलाई झुक्किएर पनि हेर्दैनथ्यो, तर म आफ्नो क्याबिनबाट लुकी लुकी आँखा छली छली उसैलाई हेर्थेँ। ऊ मलाई पुरै इग्नोर गर्थ्यो, तर मलाई त उसले गरेको इग्नोरेन्स पनि मनपर्थ्यो। सत्य होला, बरु मसँग नजिकै आएर फ्लर्ट गरेको भए वा त्यस्तै लाइन दिएको हरकत गरेको भए म उसित आकर्षित हुन थिएँ होला। तर उसले मलाई टाढा भएर जित्यो। कसैलाई नजिक भएर मात्र जित्न सकिन्छ भन्ने कुरा मलाई आजसम्म पनि विश्वास लाग्दैन। मलाई उसले गरेको इग्नोरेन्स मिठो लाग्यो। के तपाईँ पत्याउनुहुन्छ म अतीतसँग उसले गर्ने इग्नोरेन्सदेखि प्रभावित भएँ भनेर? धेरै मान्छे जुनको किन तारिफ गर्छन् थाहा छ? जुन राम्रो भयो भनेर होइन, टाढा छ भनेर, अप्राप्य छ भनेर। आफूसँगै भएको चिजलाई त सधैँ उपेक्षा गर्छ मान्छे। तृप्त भइसकेपछि पानी बेस्वादिलो लाग्छ, तर जो तिर्खाएको छ उसलाई पानीको स्वाद र महत्त्व थाहा हुने हो। तर यी सब भए मेरै जीवनमा। अतिथ्य मलाई दिन प्रतिदिन जित्दै गयो। पहिलोचोटि मलाई हार्नुमा पनि बिछट्ट आनन्द मिल्यो। तिनै दिनहरूमा साया आई, अफिसमा हल्ला चल्यो, अतिथ बिहा गर्दैछ। मैले भने नि, मैले अतीतबाट कुनै आशा राखेकी थिएन, त्यसरी मलाई कुनै किसिमको चोट पुगेन उसको बिहाको कुरा सुन्दा। म थोरै पनि विचलित भएन। मैले कहिले आफूलाई अतीतको लायक सम्झेकै थिइनँ। उसँग बिहाको कल्पना त झन् कहिले गरेकै थिइनँ। बस एकहोरो प्रेम गरेकी थिएँ अतीतलाई। सब ठिक थियो। मैले पनि आफूलाई सकेसम्म नियन्त्रण गर्न खोजेँ। आफूभित्र एकहोरो पल्टेको प्रेमको खिल आफैलाई दुख्ने गरी घोचेर निकाली फुत्त मिर्काउन खोजेँ। भोलि यो एकहोरो प्रेमले कल्पनाका महल क्षण क्षणमा खडा गराउँदै भत्काउँदै गरेको दृश्य देखेर रुन नपरोस्। यही सम्भाव्य कुराले म तर्सिरहन्थे र आफूलाई अतीतभन्दा टाढा धकेल्ने प्रयासमा लागिरहे। सब कुरा सामान्य नै बित्यो। उनीहरूले बिहे गरे। अतीत सायालाई छोड्न दिल्लीसम्म गयो। थाहा छ त्यो दिन उनीहरू पार्टीबाट घर फर्काउँदै गर्ने क्रममा सायासँग म क्लोज भएकी थिएँ। हो, त्यसै दिनबाट अतीत मसँग पनि नजिकिन थाल्यो। कहिल्यै नोटिससम्म नगर्ने अतीत मलाई देखेर मुस्कुराउन थाल्यो। फारु गरेर भए पनि दुई चार शब्द बोल्न थाल्यो। घरमा पनि आकल झुकल म छतमा लुगा सुकाउन गएको बेला कहिलेकाहीँ उसलाई टेरासमा उभिएर रहरलाग्दो पाराले चुरोट खाइरहेको देख्थेँ। म पनि बोलिदिन्थेँ, हाँस्दिन्थेँ। आफ्नै अफिसको हाकिमलाई टटकाहरू देख्दा पनि कसरी नजरअन्दाज गर्न सकिन्छ? जन्त्यामाथि ऊ मैले मन पराएको मान्छे थियो। सकिनँ मैले त्यसरी उसलाई नजरअन्दाज गर्न नसकेकामा मलाई अपराधी भन्नुहुन्छ भने त्यो तपाईँको खुसी। कुनै बेला उसको इग्नोरेन्स मन पराए। आज आफै उसलाई मन नपरी नपरी इग्नोर गर्न खोजिरहेको थिएँ। मन नपरी नपरी गरेका काम पनि कहीँ सफल हुन्छ। त्यो एक दिन अतीत मसित आफै बोल्न आए। सायाको पत्तो लगाइदिन भनिरहेको थियो। मैले एकल फोन हान्नु रे। ऊ नजिक आउँदा म टाढा हुनुपर्थ्यो होला, भाग्नु पर्थ्यो होला। तर तपाईँ आफै सोच्नुहोस् त, कसैले आफूलाई फर्जी नहुमा जाब एकल फोन हानिदिने आग्रह गर्दा नाइ भन्न सकिन्छ? तैपनि अतीत मेरो लागि कसै थिएन। उसले भने म के गर्थेँ गर्थेँ, जब एउटा फोन किन हान्दिन थिएँ। म उदास उदास अनुहार लगाएर दुखेसो गर्थ्यो। साया मलाई जानकारी नदिइकन गए। भर्खरै आलो रोमान्सले अतीतलाई छाप्पै भिजाएर गए कि सायाले त्यो के गरे कि? 13 दिनसम्म कुनै अत्तोपत्तो छैन। जिउँदै छ कि मरी, कति चिन्ता हुन्छ लोग्नेलाई भन्ने रत्तिभर पनि नसोची कसरी बेपत्ता हुन सके कि? उसले ठिक गरे कि हो त्यो? कस्तो प्रतिक्रिया दिनु थियो मैले? व्यवस्था गर्नु थियो कि के गर्नु पर्थ्यो? आड बनिदिए। ऊ एक्लिएको थियो, विरक्तिएको थियो। अतीत दशैँमा घर गएन, कोठा बाहिर निस्कँदैन थियो। कोठामा बस्दा पनि खालि पर्दा लगाएर बस्थ्यो। भन्थ्यो उज्यालो मन पर्दैन। लो भन्नुहोस् त, यो स्थितिसम्म पुगेको मान्छेले के गर्न सक्थ्यो? बाँच्न मन छैन सुस्मिता, एक दिन त विरक्तिर मलाई यसो पनि भन्यो। म त्यस दिन खुब डराएँ। उसको झन्झन माया लागेर आउँथ्यो। उसलाई आफ्नो अङ्गालोमा बेसरी च्यापेर कतै जान नदिउँ जस्तो लाग्थ्यो। वो सत्य हो, मैले ऊबाट कहिले केही आश गरिनँ। तर ऊ दिनदिनै मेरो आँखाको अघिल्तिर मरेको म कसरी हेर्न सक्थेँ? रक्सी चौपट्टे खान्थ्यो, भमिट गर्थ्यो। उसलाई पनि थाहा थिएन ऊ कहाँ कहाँ भमिट गर्दै हिँड्थ्यो। कतिपटक उसको कोठा सफा गर्ने क्रममा मैले उसको बान्ता सोरेको छु। उसलाई थाहै नदिकन कोठा उग्र बेताल गनाउँथ्यो। अनुहारभर झुस्स दारी पालेको, दुब्लाएर हाड र छाला मात्र बाँकी थियो। बिचरो केही खाँदैन थियो, रक्सी र चुरोट बाहेक। सावरी सूरत मोहनी मूरत महसुस गरेँ। उसलाई कसैको आवश्यकता छ, उसलाई एउटा केटीको आवश्यकता थियो भनेर भन्न खोजेको होइन, न मलाई आफ्नो स्वार्थ गराउने इच्छा तीव्र भएर आएको हो। म उसको त्यो हालत देख्न सक्दिनँ थिएँ, यसर्थ उसँग नजिकेँ। देख्नुहुन्छ कतै दोष मेरो? एक दिन उसलाई लिएर धनगढी बजार गएँ। अध्यारोसित अभ्यस्त हुने क्रममा रहेको एउटा विचलित मान्छे अलिकति आकाश देखोस् चाहिँ लाग्यो। कैयौं दिनदेखि एक सरको प्रकाशको स्पर्श समेत नपाएको कोठामा अभ्यस्त हुने अभ्यास गरिरहेको मान्छे अलिकति बाहिरको हावा खाओस् भन्ने लाग्यो। आफैभित्र डुबेर निसासिरहेको मान्छे दुई चार शब्द साटेर भए पनि आफू हुनुको प्रमाण भेटाओस् भन्ने लाग्यो। बाँच्नै बिर्सन लागेको मान्छे अलिकति बाँच्न सिकोस् भन्ने लाग्यो। बढी बजार डुल्ने क्रममा उसित अनेक शीर्षकमा गफ भए। हामी बाटोमा हिँड्दा घरिघरि छोइन्थ्यौं। मलाई भित्र नजाने त्यो पारामा कुदकुती लागिरह्यो। जीवनमा कहिले कुनै पुरुषको स्पर्श नपाएकी म त्यस्तै नजाने भित्र अनायास मेरो शरीरमा केही परिवर्तन भएको आफैले महसुस गरे। उसको सामिप्यबाट निरन्तर प्रसारित भइरहेको पौरुष गन्धले मलाई लखेटिरहेको थियो एउटा अनुभूत दिशातर्फ। ऊ मेरो छेवैमा थियो। घरिघरि गफको श्रृङ्खला विश्रृङ्खल भइदिँदा क्षणभरका लागि मौन त छाउँथ्यो, कमसेकम हामी दुई बीच, अन्यथा सड़कले मौन हुन कहाँ जानेको थियो। त्यहाँ एक किसिमको विचित्रको हेराएर हुन्थ्यो आपसमा। मौन त चिर्न जे पनि बोलियो, सड़क, सटर, मौसम, जलवायु, ढुङ्गा, नाला, अघिल्तिर जे भेटियो त्यसैमा बोलियो। मानौ नबोले अनिष्ट हुन्छ, मानौ नबोल्नु अपराध हो। सत्य होला, तर अझै पनि म भित्र प्राप्तिका उत्कट कामना विकसित भएका होइनन्। परिस्थिति जे जसरी मेरा अघिल्तिर प्रस्तुत हुन्थे ती सहजै मेरा निम्ति ग्राह्य हुन्थे। कुनै खेद राखिन, कुनै अफसोस गर्न जानिन। हामी झन नजिक भयौं। उसले बाहिर निस्किन जान्यो, दुई चार कुरा गर्न जान्यो, कम्तीमा मेरो उपस्थितिमा नै भए पनि आफू हुनुको महसुस गर्न थाल्यो। हामी गयौं अनेक ठाउँ घुम्न, टिकापुर पार्क, दोधारा चाँदनी, घोडाघोडी। भन्न त भने उसले बाँच्न सिक्यो, बोल्न जान्यो, तर वास्तवमा म आफै पनि त आफ्नो पुरानो स्थितिबाट काँचुली फेरिरहेको थिएँ। म पनि त कहाँ बाँच्न जान्ने मान्छे थिएँ र अरूलाई सिकाउँदै हिँड्यौं। जुन सम्बन्ध अतीतसँग त्यो अवस्थामा कोरियो त्यो कल्पनातीत थियो, आशातीत थियो। कसो कसो आफ्नो परिवारप्रतिको जिम्मेवारी र सधैँ आफूलाई अभ्यस्त गराई हराउने स्थितिमा अल्मलिएकी म ती दिनमा अतीतको साहचर्य र भावनात्मक संगतले अनि उसैप्रतिको प्रेमको आर्द्रताले सिंचित भइसकेकी थिएँ। आफ्नो स्वभावमा आएको विचलनले आफै अभाग हुन्छु। यो के, यो यत्रो परिवर्तन कुन प्रेरणाले कहाँबाट ल्यायो? म बाँधिएकी थिएँ आफैबाट। यो मुक्ति कुन सूत्रबाट पाएकी थिएँ? यो आशातीत परिवर्तनको जड के? यावत प्रश्न आफूमा तिर्स्याएर मेरा रात बित्दा भए। सोचमा डुब्थे रात रात। जीवनमा यस्ता अवस्था आउँदो रहेछन् जसले मानिसको आफ्नो स्वभावले कोर्न खोजेको स्थायित्वको परिधि मात्र केही साना घटनाक्रमद्वारा अतिक्रमित हुन्छ। म आक्रान्त रहे रातभर। अनि त्यो दिन उसको कोठामा उसकै समीपमा भएको बेला ऊ मलाई आफूतिर तानेर सोध्यो, सुस्मिता तिमी मलाई प्रेम गर्छौ? कुन बेला सोधेको यो प्रश्न उसले? अहोरात्र आँखैभरि उसैको प्रेम त लिएर हिँडेकी थिए, के ऊ मेरा आँखाहरूमा देख्दैन थियो प्रतिको प्रेम? एक मनले लाग्यो ऊ केवल यो प्रश्न सोध्नका लागि सोधिरहेछ आफैलाई विश्वास दिलाउनलाई। मैले सोझै भन्न सकिनँ, यो धेरै केटीहरूको समस्या नै हो कि छातीभरि प्रेम भए तापनि संवादमा ढालिहाल्न सक्दैनन्, मुखले दिन सक्दैनन् केटीहरू प्रेमको अभिव्यक्ति। त्यसैले त उनीहरूको मनमा केटाहरूभन्दा कैयौं गुणा प्रेम लुकेको हुन्छ, थुनिएको चीजमै त शक्ति ज्यादा सञ्चित हुन्छ। म नाजवाफ भएँ, तर म ढुक्क थिएँ। मेरो मौनतालाई उसले मेरै हृदयको भावना अनुसार बुझ्यो कहीँ नचुकिकन। ऊ मलाई आफूतिर तान्दै गयो, म तानिँदै गएँ। त्यसो त मन उतिर उहिले तानिसकेको थियो, बिटुल्लिसकेको थिएँ उहिलै, कमसेकम आफ्ना तर्फबाट। सबभन्दा ठूलो कुरा त मन हो, तनभन्दा पनि। मन बिटुल्लिसकेको अवस्थामा तन बिटुल्याउन मलाई कुनै पनि प्रेरणाले निषेध गरेन। त्यो पल म अतीतकी भए, मन उसले उहिले छोइदिएको थियो। त्यस दिन मेरो शरीर पनि छोइदिएर मलाई धन्य बनाइदियो, कमसेकम मेरो शरीर भोगेरै भए पनि उसले एउटा प्रमाण दियो केही चाहना उसले म प्रति राखेको रहेछ। प्रेम भनेको पनि एक किसिमको चाहना होइन र, शरीर मनसँग अलग हुन्छ र। आज शरीरसँग प्रेम गर्यो, यो नहुन सक्दैन कि उसले भोलि मेरो मनसित प्रेम गरोस्। जस्तो सुकै सम्बन्ध, जे जस्तो अवस्थामा भएको भए पनि मलाई लाग्यो एउटा अलौकिक शक्ति मेरा नसा नसा कोश कोशमा प्रविष्ट भएर आनन्द र सुखको चरमोत्कर्षमा लगिरहेछ। मेरा कण्ठबाट निस्क्यो पीड़ा मिश्रित तर कामना यो चित्सित्कार, लाज घिन डर संकोच भन्ने चीज मबाट यसरी भागिदिन्छ मानव कसैले ती सबै विरूद्ध प्रयोग हुने रसायन मेरो अन्तरकुन्तरमा छर्किएको छ। आँखाहरू बन्द थिए मेरा, त्यो रोमाञ्चक अनुभूति, त्यो सुख, त्यो पीड़ा मिश्रित चित्कार सबै एक एक मलाई अनौठो र अद्भुत लागिरहेथ्यो। ऊ आफ्नो गतिमा लागि परेको थियो, म त्यो सम्पूर्ण ग्रहण गरिरहेकी थिएँ र साथमा आफ्नो कौमार्यलाई समर्पण गरिरहेकी थिएँ खुशी खुशी। कुनै पश्चाताप थिएन, त्यो सब सुखलाई आफ्नो भाग्यमा लेखेको भन्ठानी सहर्ष स्वीकारिरहेकी थिए। पश्चाताप गर्ने किन भन्नुहोस् त, आफूले हृदयदेखि नै इच्छाएको व्यक्तिसित आपसी सहमतिमा शरीर सुख साट्नु अपराध हो। भन्नुहोला सायाका बारेमा त मैले किन सोचिनँ? सोचेँ, तर भोलिपल्ट। त्यस दिन त सायालाई न मैले सोचेँ न अतीतले, आफैलाई त सोचिरहनु मन लागेन, अरूको के पर्वाह। मन बहकेको थियो त्यस क्षण, चेतनाका द्वार बन्द थिए। उसको कोठामा थिए त केवल दुईटा शरीर, विवेकले काम लिनुपर्थ्यो होला, तर त्यो हामी बीचमा थिएन। भोलिपल्ट मेरो अनुहारमा एउटा बेग्लै कान्ति कुन लोकबाट आएको थियो म जान्दिनँ। शरीरमा पूरै स्फूर्ति थियो, नुहाउन लाग्दा सावरबाट झरेर मेरो शरीरमा स्पर्श गर्ने पानीका प्रत्येक थोपाहरूले शरीरलाई मन्द उत्तेजना प्रदान गरिरहेका थिए। मन त्यसै पुलकित थियो, यस्तो लागिरहेको थियो मानौ मेरो कौमार्य पनि बोझ थियो शरीरको मैल जस्तै। तर क्षणभरमै पलाएका यी खुसीहरूलाई म भित्र आएको अर्को विचारले अतिक्रमण गर्न पुग्यो। म जे अनुभूति गरिरहेको थिएँ कमसेकम बितिरहेको त्यो परिस्थितिमा के ती सब स्वाभाविक अनुभूति हुन्? क्षणभरमै विषादले पनि मनभित्र छिर्ने प्रवेशाज्ञा पायो। यो सरासर एउटा घात थियो सायाप्रतिको निष्ठामा आएको विचलन। अब शरीरको स्फूर्ति लज्जा र ती शेष आनन्ददायक पीड़ा अनुभव क्रमशः ग्लानी र आत्मवर्षनामा परिवर्तित हुन थाल्यो। त्यसै चंगा जस्तो भएको फुर्तिलो र हलीको शरीर अब बुलडोजर भन्दा पनि गराउन गराउन लागे। आफैप्रति घिन लागेर आयो, म आफैलाई घर भण्डुवीको रूपमा देख्न थाले, पेट पोल्न थाल्यो, निधारमा एकाएक मुजा पर्न लागे, अपराध बोधले न्याक्यो। मलाई लाग्यो तत्कालै साया आएर मलाई कुटोस्, बुतलाएर लछर पछर पारोस्। म सहर्ष तयार रहने थिएँ, त्यो सत्यको अनावरण कुनै तबरले हुँदो। मनभित्र आँधीबेरी नै चल्यो, एकाएक आँखाबाट पश्चाताप मिश्रित आँसु बगे, तर ती सावरबाट झरेका पानीका थोपा सितै मिसिएर गए। मन निचोरिनु निचोरियो, आँखाबाट केही थोपा आँसु झरिसकेपछि भने मन केही हलुङ्गो भयो। आँसुले मानौ मनभित्र उब्जेका पापहरूको मोचन गरिरहेछ। त्यो रुवाईले म खुकुलिए, कमसेकम अर्को पटकको सहवाससम्मका लागि, नभए म तयार रहन सक्दिनथे जबसम्म पखालिनथ्यो मेरै आँसुद्वारा मभित्रको पश्चाताप। तर पश्चाताप गर्नु नै पो किन भन्नु? अतीत व्यवहारिसे पारेर छोडेर गएकी सायालाई सम्झेर किन पश्चाताप गर्नु मैले? श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो। सायाको चौथो श्रृंखला हामीले आज पृष्ठ 85 आएर रोकेका छौं। अर्को साता फेरि सायाको पाँचौं श्रृंखला लिएर आउनेछौ। त्यसअघि मंगलबारको श्रुति सम्वेकमा हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छे प्रस्तुत हुनेछ। तपाईँलाई श्रुति सम्वेकमा अहिले वाचन भइरहेका कृतिहरूको वाचन कस्तो लागिरहेको छ हामीलाई प्रतिक्रिया दिनुहोला। हाम्रो ठेगाना SHRUTI श्रुति @unn.com.np। हवस् त, अर्को दिनसम्मका लागि हामी प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। तपाईँको दशैं सुखमय रहोस्। नमस्कार, शुभरात्रि।